اس حدیث کا نواں پہلو جو ہم گزشتہ مجالس میں بھی چونکہ تفصیلات ہوتی ہیں آخر میں بیان کرتے ہیں، اس حدیث کے مسائل اور اس حدیث کے فوائد اور ثمرات شیخ محمد بن صالح العثیمین بیان کرتے ہیں کہ مصیبت اس کی دو قسمیں ہیں۔ پہلی قسم جب انسان کو کوئی دکھ مصیبت پہنچتی ہے تو وہ اجر کو یاد کرتا ہے کہ اس کا مجھے اجر ملے گا، اور پھر جہاں اجر کو یاد کرتا ہے وہاں اجر کی امید باندھ لیتا ہے۔ تو ایسی تکلیف کے دو فائدے انسان کو ملتے ہیں۔ پہلا فائدہ، اس تکلیف کی وجہ سے اس کے گناہ معاف ہو گئے۔ دوسرا فائدہ، چونکہ اس نے اجر کی امید اللہ سے لگا لی تو اللہ اس کی نیکیوں میں بھی اضافہ کر دیتے ہیں۔ مصیبت کی دوسری قسم، انسان پہ بیماری، کوئی تھکاوٹ، کوئی مصیبت تو آ گئی، اس کا دل اتنا بوجھل اور تنگ ہو گیا کہ وہ تکلیف تو ہے لیکن اس نے اجر کی امید نہیں رکھی، نہ ہی اس نے احتساب کیا۔ احتساب کا معنی بس اللہ کا فیصلہ ہے، تکلیف آئی ہے، میرا رب مجھے اس کا اجر ضرور دے گا۔ تو یہ انسان جو اجر کی امید نہیں رکھتا، اس کے درجات تو بلند نہیں ہوں گے کیونکہ اس نے نیت نہیں کی، اس کو نیکی تو نہیں ملے گی کیونکہ اس نے نیت نہیں کی، لیکن صرف مصیبت جو ہے اس پہ صبر کیا ہے، اس کی وجہ سے اس کے صرف گناہ معاف ضرور ہوں گے۔ اس لیے امام محمد بن صالح العثیمین کہا کرتے تھے، مصیبت تو آگی ہے، اپنے اجر کو ضائع نہ کیا کریں۔ آپ کے گناہ تو معاف ہوں گے دونوں حالتوں میں، لیکن اگر صرف اتنی نیت کر لیں کہ مجھے اس کا اجر بھی چاہیے، میرا رب مجھے اس کا ثواب بھی دے جو مجھے تکلیف آئی ہے، تو رب تعالی جہاں اس کے گناہوں کو معاف کرتے ہیں وہاں اس کے اجر میں بھی اضافہ فرما دیتے ہیں۔ کسی بھی مصیبت کو جب انسان فیس کرتا ہے تو اس کو ہمیشہ یہ یاد رکھنا چاہیے کہ یہ مصیبت، یہ دکھ، یہ غم میرے لیے اللہ تعالی کی طرف سے ایک رحمت کا پہلو ہے، اللہ تعالیٰ نے میرے ساتھ ظلم نہیں کیا۔ کیوں نہیں ظلم کیا؟ کیونکہ قرآن نے کہا ہے وَمَا اللَّهُ يُرِيدُ ظُلْمًا لِلْعِبَادِ، اللہ تعالیٰ اپنے بندوں سے ظلم نہیں کرتے۔ اور حدیث قدسی ہے انی حرمت الظلم علی نفسی فلا تظالموا، اے آدم کی اولاد میں نے تو اپنے اوپر ظلم کو حرام قرار دے دیا ہے، میں خالق و مالک ظلم نہیں کرتا، تم آپس میں ایک دوسرے پہ ظلم نہ کرنا۔ اس لیے تین آیتیں لکھیے اور زندگی کے کسی بھی غم سے ایک لمحے میں باہر آئیے۔ تین آیتیں، سب سے پہلی آیت سورۃ الشورا کے اندر آیت کا نمبر ہے 30 30 0، اللہ رب عزت فرماتے ہیں وَمَا أَصَابَكُم مِّن مُّصِيبَةٍ فَبِمَا كَسَبَتْ أَيْدِيكُمْ فَبِمَا كَسَبَتْ أَيْدِيكُمْ وَيَعْفُو عَن كَثِيرٍ۔ وما اصابكم من مصیبہ، اے دنیا والوں آپ کو جو بھی مصیبت آئی ہے، فبما کسبت ایدیکم، اس میں اللہ تعالی نے ظلم نہیں کیا، تمہارے ہاتھوں کی کمائی ہے۔ اگر کسی شخص نے چوری کی ہے اور اس کے دل میں خوف ہے کہ میں پکڑا نہ جاؤں، ٹینشن میں آ گیا ہے، اس میں اللہ تعالی نے تو کچھ نہیں کہا، نہ چوری کرتا نہ خوف ہوتا۔ اگر کسی شخص نے جھوٹ بولا ہے، فراڈ کیا ہے، دھوکہ کیا ہے، फिर छुपता फिरता लोगों को फेस नहीं कर रहा, इसमें अल्लाह ताला ने तो कुछ नहीं कहा। ये ना ये हरकत करता बहादुरी से मुआशरे में फिरता। किसी शख्स ने अगर खयानत की है, किसी शख्स ने अगर कोई गलत काम किया है और फिर लोगों को फेस नहीं करता, गम की हालत में चला गया, घर से निकलता नहीं है, शहर छोड़ गया है, वो ना ये काम करता, सुकून से अपनी जिंदगी गुजारता। इसी तरह अगर किसी ने चोरी की है, उसका हाथ काट दिया गया है, शरी हदूद नाफिज हो गई हैं, तो अल्लाह ताला ने तो कुछ नहीं कहा, ये चोरी ना करता ना हाथ काटता। सईदना उमर के पास एक शख्स को लाया गया, पूछा क्यों चोरी की है, कहा मेरी तकदीर में लिखा था। उन्होंने हाथ काट दिया, कहा हाथ काटना भी तकदीर में लिखा था। तो तकदीर को हुज्जत बना के तकदीर में लिखा था तो आपने कहां से पढ़ा? क्या तकदीर के कुछ पेज जिब्रील के जरिए आप तक भी अल्लाह ने पहुंचाए, या आपके पास को मेल आई थी कि चोरी करो आपकी तकदीर में लिखा है? किसने आपको बताया मेरी तकदीर में लिखा है? तकदीर को हुज्जत बना के कि मेरी तो किस्मत में लिखा है बुराई, कहां लिखा है? हदीस कहती है इअमलू फकुल्लुन मुयस्सरुन लिमा खुलिकला, तुम्हारा तकदीर पर इस तरह हुज्जत और आसरा बना के बैठ जाना, लिखा होगा तो कर लेंगे, ये तो अकीदा ही दुरुस्त नहीं। यही तो काम वो करते थे जो मुशरिक थे, जो कहा करते थे लौशा अल्लाह ना अशरकना वला आबाउना, अगर अल्लाह चाहता तो ना हमने शिरक करना था ना हमारे बाप दादा ने। इसका मतलब है कि शिरक भी अल्लाह ने करवाया है। मोमिन हमेशा बुराई की निस्बत अपनी तरफ करता है, मुझसे गलती हुई, अच्छाई की निस्बत अल्लाह की तरफ करता है। यहां अगर कामयाबी हो तो कहता है मेरी काबिलियत है, अगर नाकामी हो तो क्या कहता है, बस किस्मत में लिखा था। लेकिन कहता उस वक्त ये जब नाकाम हो जाए, पहले नहीं कहता कि मैं नाकाम होने लगा हूं। तो ये एक चोर दरवाजा बना लेना, ये तकदीर को झुठला देना, ये बहुत बड़ा गुनाह है। इसलिए इंसान को दुनिया में तकलीफें आती, उसकी पहली वजह यह होती है इंसान के अपने हाथों की कमाई होती है। एक बंदा सूत का कारोबार करता है, था वो अरबों का मालिक, आखिर वो पार्क के तख्ते पे सोने पर मजबूर हो गया, मकान भी बिक गया, गाड़ियां भी बिक गई। इसमें अल्लाह ताला ने किसको क्या कहा है? अल्लाह के रसूल ने तो कह दिया था कि दिरहम और रिबा अशद मिन सित्तिन व सलासीन ज़ानिया, एक दिरहम कोई शख्स रिबा का सूद का खा ले उसके मुकाबले में 36 मरतबा कोई बदकारी करता है तो उसका गुनाह फिर भी ज्यादा है। और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया الربا 72 حوبا وفي رواية بابا, सूद के 72 दरवाजे हैं, ये 70 गुना हैं। ادناها اتيان الرجل امه, सबसे घटिया गुना सूद का इतना है कि कोई शख्स करम अल्लाह वजूहकुम व उम्महातिकुम, कोई शख्स अपनी मां से बदकारी करता है। और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया, वैसे तो माल बढ़ता नजर आता है दुनिया वालों को, लेकिन एक वक्त आता है कि इंसान माल जैसी नेमत से क्या अपनी इज्जत से भी महरूम हो जाता है। अब यहां अगर इंसान कहे तो बहुत मालदार था, मेरी किस्मत में था, नहीं, ये किस्मत जो है कुछ अल्लाह ताला ने आपके सुपुर्द भी की हुई है, इस एतबार से कि आपको सलाहियत दी है। सैयदना अली के पास एक शख्स आया रज़ियल्लाहु अन्हु, कहता है कि अगर सारा कुछ अल्लाह ने लिखा ही है तो फिर हम क्या कर सकते हैं? कहा यह बात ठीक नहीं है, कहा अगर सारा कुछ हमने ही करना है तो इसमें अल्लाह का तो कोई रोल ही ना हुआ। कहा यह भी बात ठीक नहीं है, कुछ चीजें अल्लाह ने अपने पास रखी हैं, कुछ इंसान के सुपुर्द भी किए हैं। इंसान जब चाहता है सोता है, जब चाहता है खाना खाता है, अल्लाह ने लिखा है जरूर, लेकिन इसको कुछ सेंस दी है कि ये देख ले। कभी किसी ने देखा है कि उसके सामने चीनी और जहर पड़ी हो, वो जहर खा ले और चीनी छोड़ दे? कभी किया है? ये अलग बात है, कुछ डॉक्टर साहिबान बैठे होंगे, वो आजकल चीनी को भी जहर कह देते हैं, लेकिन कभी किसी ने ऐसा किया? कोई नहीं करता। एक शख्स के पास सामने रास्ता ठीक जा रहा है, दूसरी तरफ कुआं है, कभी कोई अक्लमंद ऐसा भी देखा है कि नहीं मैंने छलांग लगानी है, मेरी किस्मत में लिखा है? जब गिर जाता है तो फिर हुज्जत बनाता है। सैयदना अली ने कहा, इधर आओ, ना सारे के सारे मामलात अल्लाह के हाथ में हैं। अगर तुम ये कहोगे इसका मतलब है कि गुनाह भी अल्लाह करवाते हैं, तो फिर तो जुल्म हो गया। और ना सारे इख्तियार अल्लाह ने तुम्हें दिए हैं, कुछ तुम्हें दिया है, कुछ अपने पास रखा है। कहा, ये कैसे? कहा, एक पांव उठाओ। उसने उठाया। कब दूसरा उठाओ? कहता, ये तो नहीं उठा सकता। कहा, यही है, तुम्हें इस चीज का मुकल्लफ बनाया है, तुम काम करो, इअमलू, अमल करो। ये नहीं कहा कि कहो मेरी किस्मत में लिखा है, अमल तुम करो। ये उम्मत को इस बात का पाबंद बनाया है। अमल की कोताही ये इंसान की हुज्जत नहीं बन सकती। तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पर जो कुरान नाजिल हुआ, उसने पहली हकीकत खोली है। जब भी इंसान को दुख, मुसीबत, कोई परेशानी, कोई बीमारी लायक होती है, उसके हाथों की कमाई होगी, अल्लाह ने उस पर जुल्म नहीं किया। दूसरी आयत, मा असाब मिन मुसीबत इल्ला बिइज़्निल्लाह वमन युमिन बिल्लाह यहदि क़ल्बह वल्लाहु बिकुल्लि शैइन अलीम। जो भी मुसीबत इंसान को पहुंचती है वो अल्लाह के हुक्म से पहुंचती है, लेकिन जो अल्लाह पर ईमान ले आए, अल्लाह उसके दिल को हिदायत देते हैं। ईमान क्या लाए? जरूर कोई कमी होगी, अल्लाह मुझे अपने करीब करना चाहते होंगे, अल्लाह इसमें जरूर मुझे अजर देंगे, अल्लाह के बारे में हुस्न जन, बदजनी का शिकार ना हो। ये मुसीबत जो आई है, इसका असल मकसद क्या है? जो आपने हदीस में पढ़ा, कोई भी मुसीबत जो अल्लाह के हुक्म से आती है, उसका बदला क्या होता है? सारे गुनाह मुआफ हो जाते हैं, और अगर अजर की उम्मीद कर ले तो नेकियों में इजाफा भी हो जाता है। अब इस मुसीबत में भी अल्लाह ने एहसान किया है। तीसरी बात, जो सूरत अल हदीद में अल्लाह रब्बुल इज्जत ने फरमाया है, मा असाब मिन मुसीबत फिल अर्द वला फी अन्फुसिकुम इल्ला फी किताबिन मिन क़ब्ल अन नब्रअहा إِنَّ ذَلِكَ عَلَى اللَّهِ يَسِيرٌ। कोई भी मुसीबत जब आती है, जमीन के अंदर कोई फसाद हो जाए, जमीन के अंदर रहते हुए तुम्हारी जानों को कोई तकलीफ पहुंचे, ये अल्लाह ने लौहे महफूज में लिखी है। अगर लौहे महफूज का तस्करा आ गया है, तो इसका माना यह है, हदीस इसकी वजाहत करती है कि अल्लाह ने एक बंदे का ऊंचा दर्जा तय कर दिया है, लौहे महफूज में लिख दिया है। बंदा नेक है, नमाजी भी है, परहेजगार भी है, रोजे भी रखता है, जिक्र भी करता है, फिर भी कोई परेशानी आ जाती है। ये क्यों परेशानी आई? असल में जो अल्लाह ने दर्जा तय किया, इसके उतने आमाल नहीं हो रहे। तो अल्लाह ये मामूली मामूली परेशानियों के जरिए उस बुलंद बाला मुकाम पे रब ताला पहुंचाना चाहते हैं। ये तीन पहलू मुसीबत के अगर इंसान की समझ में आ जाए, तो पूरी जिंदगी की परेशानियों का हल उसे नसीब हो जाता है। इसलिए कितने लोग परेशान होते हैं, ये चीज मुझे नहीं मिली, ये नहीं मिल रही, हालांकि मैंने कोशिश भी की है, मैंने असबाब भी मुहैया किए हैं और मेरी जरूरत भी है। हमें अल्लाह ने पैदा किया है, हम अल्लाह की तरफ से आए हैं। दुनिया के अंदर कोई भी मशीनरी इंसान के हाथ में आती है तो मशीन बनाने वाले को ज्यादा पता होता है ना कि ये कैसे चलेगी, इसकी क्या जरूरत है। उसको मेरे और आपसे ज्यादा पता है कि मेरी और आपकी जरूरत क्या है। और अल्लाह की तरफ से हम आए हैं, उतना मैं और आप अपने बारे नहीं जानते जितना हमारा रब हम सब के बारे में जानता है। इसलिए ये कहना कि ये चूंकि मिली नहीं, पता नहीं अल्लाह ताला को मेरे साथ क्या है, नाउज़ुबिल्लाह मिन ज़ालिक। और कुछ लोग तो यहां तक कह देते हैं पता नहीं क्या हुआ, 2 महीने हो गए हैं, फरिश्ता हमारे घरों में चक्कर लगा रहा है, कभी वो फौत हो गया, कभी वो फौत हो गया, पूरा पाकिस्तान उसी तरह चल फिर रहा है। और बाज लोग ये कहते हैं न जाने कितने लोग हमारे खानदान के पसंद आ गए, कितने लोग हॉस्पिटल में हमारे घर के अफराद पड़े हैं, किसी और की तरह भी बीमारी भेज देते। मजे की बात यह है कि यह हमारे अकायद की कमजोरी और तरबियत की कमजोरी की वजह से बातें होती हैं। 3 बातें बतौर नोट लिखें जो आपके काम आएंगे। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के सहाबी कहते हैं एक शख्स को जब इस तरह की बातें बयान की गई, अल्लाह के रसूल ने फरमाया बीमारी के बारे में, तो वो कहता है मुझे आज तक उम्मे मिलदम भी नहीं हुई। उम्मे मिलदम सर दर्द को कहते हैं। तो अल्लाह के रसूल ने फरमाया को मानना, उठ जाओ यहां से। इसका मतलब है कि अल्लाह ने तेरे साथ भलाई का इरादा नहीं किया। क्यों? इन्नल्लाहा इज़ा अहब्बा अब्दन इब्तलाहुम, अल्लाह जब किसी को पसंद करते हैं तो आजमाइश भी करते हैं, इम्तिहान भी लेते हैं। इसलिए तो बिलाल रज़ी अल्लाह तआला अन्हु से लोगों ने कहा बड़े आहत आहत की बातें करते हो, इतनी तकलीफें तुम्हें क्यों आई, आपकी तौहीद तो बड़ी खालिस थी। कहा तुम भी तो बर्तन खरीदते हो ना, तो खटखटा के देखते हो कि मिट्टी अच्छी लगी है कि नहीं, तो अल्लाह ने भी मिट्टी को देखा, मिट्टी सही लगी थी, चुप करवा दिया। और किसी ने कह दिया इतने बड़े तुम बन गए हो और तौहीद की बातें करते हो, तुम्हें पता है तुम्हारे अब्बा का नाम क्या है? तो उन लोगों की तरबियत ही मुस्करा के कहते हैं अबी अल इस्लाम, मेरे बाप का नाम इस्लाम है क्योंकि मेरा तारुफ ही इस्लाम की वजह से हुआ, मैं तो गुलाम था, मेरी तो हकीकत ही कोई नहीं, मेरा तो तारुफ ही इस्लाम की वजह से हुआ। सैयदना उमर रज़ी अल्लाह तआला ने कहा करते थे 2 आयतें जो दूसरी बात मैं लिखवाना चाहता हूं, 2 आयतें अगर कोई पढ़ ले दिक्कत के साथ सारी जिंदगी की टेंशन रिलीज हो जाएगी। किसी ने कहा सिर्फ 2? कहते हैं पढ़ के देख ले। पहली आयत إِنَّا كُلَّ شَيْءٍ خَلَقْنَاهُ بِقَدَرٍ وَمَا أَمْرُنَا إِلَّا وَاحِدَةٌ كَلَمْحٍ بِالْبَصَرِ كل شيء خلقناه بقدر, हमने हर चीज का एक अंदाजा लगा के उसको पैदा किया, किसको कितना देना है। और दूसरी जगह अल्लाह रब इज्जत फरमाती है जो दूसरी आयत है قد جعل الله لكل شيء قدرا, हर चीज का भी अंदाजा लगाया है कि इसको इतनी देनी है और इस वक्त देनी है, उससे पहले नहीं मिल सकती। यूं समझिए अगर जो बच्चा भागता नहीं है अभी چھوٹا بچہ ہے اس کی خواہش پیدا ہو جائے کہ میں عالمی ریس میں شریک ہو جاؤں تو ہو جائے گا، اس کا وقت نہیں آیا. ایک شخص کو الف با تا لکھنا صحیح نہیں آتا، وہ کہے کہ میں صحافی بن جاؤں، اخباری رپورٹر بن جاؤں، بن جائے، وقت نہیں آیا ابھی. اللہ تعالیٰ نے ایک وقت لکھا ہے، اس سے پہلے وہ چیز نہیں ملے گی. اللہ تعالیٰ نے ایک چیز طے کر دی ہے کہ اتنی ملنی ہے، اس سے زیادہ نہیں ملے گی. پریشانی کب ہوتی ہے؟ میں نے مانگ ہی لی تھی، اللہ دے مجھے. کیسے؟ کچھ لوگوں کا ذہن ہوتا ہے، چلو بچے ہیں، اس نے تقاضا کر ہی لیا، بچے تو راضی نہیں ہو سکتے. وہ دو آدمی بیٹھے کہہ رہے تھے کہ بچے راضی نہیں ہوتے. کتھا ایک بہادر کہتا ہے کیوں نہیں راضی ہوتے، میں کرتا ہوں. اس نے کہا اچھا میں بچہ بنتا ہوں، مجھے راضی کر کے دکھاؤ. انہیں کہا بنو. اس نے اسی طرح رونے والا منہ بنایا اور کہا کہ مجھے دودھ چاہیے. اس نے دودھ پیش کر دیا. اس نے کہا اس میں چینی ڈالو. اس نے ڈال دی. کہتے اور؟ کہتا اب چینی نکالو. کیسے نکالے گا؟ کہتا واقعی بچوں کو راضی نہیں کیا جا سکتا. اور سچ کہا. اس نے کہا میں نے کھیلنا ہے. کون سا کھلونا چاہیے؟ یہ چاہیے. وہ بھی پیش کر دیا، یہ بھی پیش کر دیا. اب رات کا وقت تھا. اس نے کہا میں نے تو اب چندہ ماموں سے کھیلنا ہے، اس کو نہیں چلاؤ، کون لائے گا؟ کچھ ایسی خواہشات ہیں جو انسان کی پوری نہیں ہو سکتی، وہ خواہش کرتا ہی کیوں ہے؟ کچھ لوگوں کا یہ ذہن ہوتا ہے، میں آپ کو لوگوں کے وہ کلام کے الفاظ سنا رہا ہوں، جی میں نماز بھی پابندی سے پڑھتا ہوں، میں روزے بھی رکھتا ہوں، میں ذکر بھی بڑا کرتا ہوں، ویسے صدقہ بھی کافی کرتا ہوں، نہ میں شرابی ہوں، نہ میں نے کبھی جوا کھیلا ہے، پھر بھی پتہ نہیں کیا بات ہے بیماری آ جاتی ہے. میرے بھائی دنیا جنت نہیں ہے، یہ آپ جو خواب دیکھ رہے ہیں یہ جنت کے دیکھ رہے ہیں، جنت میں کچھ نہیں ہوگا. اور اگر جنت کا اور دنیا کا اللہ نے فرق نہ رکھا ہوتا تو جنت کی خواہش کون کرتا؟ تو آپ مرنے سے پہلے یہ چیزیں نہیں لے سکتے، اس کے لیے ایک مرتبہ مرنا پڑے گا. اس لیے بہتر یہ ہے کہ اس مرنے کی تیاری کر لو اور اگلی جنت کی پلاننگ کر لو. اللہ کے رسول نے جب لفظ بول دیے ہیں الدنیا سجن المؤمن، صحیح مسلم کی روایت لکھیے گا اور کبھی بیٹھ کے سوچئے گا، الدنیا سجن المؤمن، مومن کے لیے تو دنیا جیل ہے، وجنت الکافر، اور کافر کے لیے باغ ہے. جیل سے کیا مراد ہے؟ آپ کو اگر اڈیالہ جیل میں ایک کنال کا جو ہال بنا کے دے دیا جائے، طرح طرح کی اسیسریز پڑی ہوں، آپ کو تمام چینلز لگا کے دے دیے جائیں، آپ ٹھیک ہو جائیں گے؟ راضی ہیں؟ پھر بھی کہیں گے میں جیل میں ہوں. اور جتنے بڑے لوگ اللہ تعالیٰ سب کی حفاظت فرمائے جاتے ہیں، ان کو کیا سہولتیں نہیں ملتی جیل میں، لیکن آخر جیل ہے. آپ جیل کو آزادی نہیں کہہ سکتے. اس لیے مومن کے لیے زندگی اسی طرح ہے جس طرح ایک جیل کی زندگی ہوتی ہے. وہاں بھی اگر ریلیکس ہونا ہے تو امام ابن تیمیہ جیسے ریلیکس ہی ہوئے تھے. کہتے ہیں کافی مدت ہوگی تو میں کہتا تھا کو خالی وقت مل جائے کہ سیر ہو کے قرآن پڑھ لوں. اور وہاں ابن القیم جیسوں کے لیے پھر اللہ تعالیٰ نے کیسے ماحول بنایا، دیوار پہ تفسیر لکھ رہے ہیں جیل کے اندر اور دیواریں تفسیر سے بھری ہوئی ہیں. اللہ رب العزت جس کو اپنی یاد اور تقرب دے دیتا ہے، اس کے سامنے پھر یہ چیزیں کوئی میٹر نہیں کرتی. تیسری بات، ہم یہ کہتے ہیں کہ مجھے یہ تکلیف نہیں ہونی چاہیے تھی. بعض لوگ غصے میں آ کے کہتے ہیں یہ تکلیفیں ٹرمپ کی طرف جائیں جو کافر ہے، جو ظالم ہے، ہمیں کیوں آ رہی ہیں؟ اللہ کے رسول کو تکلیفیں نہیں آئیں. اور بعض لوگ تو اتنے کچے دل والے ہوتے ہیں، اتنے پریشان، بس جی نماز پڑھنے کا کیا فائدہ، فائدہ تو ہو نہیں رہا. اچھا تو نماز اس لیے آپ پڑھ رہے تھے کہ سر درد ختم ہو جائے، تو یہ تو اللہ نے ایک اوپن اکاؤنٹ دیا ہے, آپ ڈپازٹ نیکیاں کرتے رہیں, آپ نیکی نہیں کرتے نیکیاں پھر بھی مل رہی ہیں. سوچیے اللہ کے رسول کے سر مبارک سے خون نکلا, آپ کے کندھے زخمی ہو گئے, آپ کے رخسار مبارک میں کڑیاں چلی گئیں, اس کو نکالا تو کتنا خون نکلا, آپ کے نچلے ہونٹ زخمی ہوئے, آپ کے دانتوں کا کچھ حصہ ضائع ہو گیا جس کو لوگ کہتے ہیں کہ دانت شہید ہو گئے, آپ کے گھٹنے جو ہیں وہ زخمی ہوئے, آپ کے پاؤں سے خون نکلا, کسی نے آپ کو جادوگر کہا, کسی نے آپ کو دیوانہ کہا, کسی نے آپ کو مجنون کہا, کسی نے نعوذ باللہ یہ کہا یہ بے انصاف ہے, کسی نے کہا یہ نبی نعوذ باللہ من ذالک فراڈ کرنے والا ہے. اللہ کو قرآن اتارنا پڑا, وما کان للنبی ان یغل, نبی فراڈ نہیں کر سکتا. اور اللہ کے رسول نے فرمایا تھا اِلَّمْ أَعْدِلْ فَمَنْ يَعْدِلْ, اگر میں بھی انصاف نہیں کرتا تو دنیا میں کون انصاف کرتا ہے. حَتَّى کہ مِنْهُمْ مَنْ سَبَّهُ, کسی نے گالی دی, وَمِنْهُمْ مَنْ حَسَى عَلَيْهِ التُّرَاب, کسی نے مٹی پکڑ کے پھینک دی, وَمِنْهُمْ مَنْ تَفَلَ فِي وَجْهِ, اور منیب ازدی کہتے ہیں کچھ ایسے بھی بد نصیب تھے جب ابتدا میں اسلام اللہ کے رسول نے پیش کیا تو صرف حقارت کی نظر سے آپ صلی اللہ علیہ وسلم کی طرف منہ کر کے وہ تھوک دیا کرتے تھے. اور صحیح الجامع کی روایت تو ایک مومن بول نہیں سکتا, کیسے بولے کہ ایک شخص نے اٹھ کے یہ کہہ دیا تھا کہ تم حرام کی اولاد ہو, تو اللہ کے رسول کو کہنا پڑا خرجت من نکاح لا من سفاح من لدن آدم, لوگوں تمہیں میرے نسب نامے پہ بھی شک ہو گیا ہے, میں نکاح سے پیدا ہوا ہوں, میں حرام کی اولاد نہیں, آدم سے لے کر میرے باپ تک میرا نسب نامہ پاک صاف ہے. ان سارے الفاظ ساری تکلیفوں کے باوجود رسول اللہ صلی اللہ علیہ وسلم نے اپنا منہج نہیں چھوڑا, منہاج نہیں چھوڑا. پھر بھی فرشتے نے آ کے جب کہا, طائف کی بستی میں جب ان ظالموں نے بہت تکلیف دی تو فرشتے نے آ کے یہ کہا تھا ان شئت ان اطبق علیہم الاخشبین, اگر آپ چاہتے ہیں تو آپ دعا کیجئے میں اللہ کی طرف سے آیا ہوں, میں دو پہاڑوں میں پوری بستی کو پیس کے رکھ دیتا ہوں. قال لا, نہیں میں یہ نہیں چاہتا, ارجو اَن يُخْرِجَ اللَّهُ مِنْ أَصْلَابِهِمْ مَنْ يَعْبُدُو, میں تو اس امید پہ اپنے کام میں لگا ہوا ہوں, یہ نہیں تو ان کی پشتوں سے نکلنے والی اولاد ہی رب کی عبادت کرنے والی بن جائے. تو نا امید ہو جانا, مایوس ہونا, یہ مومن کا کام نہیں ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم پر قرآن نازل ہوتا ہے اور اللہ تعالیٰ فرماتے ہیں وَمَن يَقْنَطُ مِن رَحْمَةِ رَبِّهِ إِلَّا الضَّالُّونَ, نا امید گمراہ لوگ ہوتے ہیں, مایوس گمراہ لوگ ہوتے ہیں. اور عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ کی روایت ہے صحیح الجامع کی الیأس من روح اللہ, اللہ کی رحمت سے نا امید ہونا یہ کبیرہ گناہ ہے, کبیرہ گناہ ہے اللہ کی رحمت سے نا امید ہونا. اور تیسری آیت, تیسری دلیل جو ہے نا امیدی کے گناہ کے بارے میں قرآن مجید میں اللہ فرماتے ہیں اور یہ یاد رکھنے والی ہے إِنَّهُ لَا يَيْأَسُ مِن رَوْحِ اللَّهِ إِلَّا الْقَوْمُ الْكَافِرُونَ, إِنَّهُ لَا يَيْأَسُ مِن رَوْحِ اللَّهِ إِلَّا الْقَوْمُ الْكَافِرُونَ. کافر لوگ اللہ کی رحمت سے مایوس ہوتے ہیں، مومن اللہ کی رحمت سے مایوس نہیں ہوتے. دیکھیے یوسف علیہ الصلوۃ والسلام کے قصے میں کتنے سبق ہیں. باوجود اس کے کہ بھائیوں نے جو کچھ بھی کیا، یعقوب علیہ الصلوۃ والسلام نا امید نہیں ہوئے، باوجود اس کے کہ ایک نہیں کتنے دروازے بند تھے یوسف کے، انہوں نے یہ نہیں کہا کہ دروازے تو اب بند ہیں پھر بیٹھ جاتا ہوں، پھر بھی دوڑے ہیں. جب انسان ہمت کرتا ہے تو جیسے دوڑتے گئے دروازے کھلتے گئے. یہ مومن کے لیے ایک بہت بڑا سبق ہے کہ انسان کسی بھی حالت میں ہو اس کو ہمت نہیں چھوڑنی چاہیے. اور یہاں رک کے میں ایک ایسی حقیقت بھی آپ کے سامنے رکھوں گا. کبھی آپ نے سنا ہے کہ کسی عالم نے خودکشی کی ہے؟ تاریخ کا کوئی ورق دکھا سکتے ہیں؟ سوسائٹ کرتا ہے تو امریکن اور کینیڈین کرتا ہے، سب کچھ میسر ہے لیکن دل کا چین میسر نہیں اسے. اللہ پہ جو امید کرنے والا ہے اس کو پریشانی نہیں ہوتی. اس لیے سلف صالحین میں سے ایسے لوگ بھی گزرے جو ہر وقت تکلیفوں میں رہے، اور ساتھ جب دیکھا کہ اب بات نہیں بن رہی تو کیا کہا؟ ہاتیا زمن ما عندک، اچھا اللہ تیرے فیصلے ہیں، جو بھی مصیبت نہیں آنا ہے آ جائے، میں سب کو فیس کرنے کے لیے تیار ہوں. ہم کہتے ہیں نہیں، مجھے تکلیف نہیں ہونی چاہیے. انت ومن انت، تم ہو کون؟ تم کیسی خواہش کر رہے ہو؟ قرآن کی ایک آیت تو پڑھو. احسد الناس ان یترکوا ان یقولوا آمنا وهم لا يفتنون ولقد فتنا الذين من قبلهم وليعلمن الله الذين صدقوا وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ. احسب الناس ان يتركوا ان يقولوا امن، لوگ یہ گمان کر کے بیٹھے ہیں کہ بس ہم نے کہہ دیا ہم تو مومن ہیں اور بس. وَهُمْ لَا يُفْتَنُونَ، ان کی آزمائش ہی نہیں ہوئی. اللہ دیکھنا چاہتے ہیں صحیح کہہ رہے ہو کہ اوپر اوپر سے کہہ رہے ہو. وَلَقَدْ فَتَنَّ الَّذِينَ مِن قَبْلِهِمْ، ان سے پہلے بھی لوگوں کو آزمایا گیا. کیوں آزمایا گیا؟ وَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ صَدَقُوا وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ، سچے اور جھوٹے الگ ہو گئے. کیسے کیسے لوگ گزرے جن کے سر پہ تیز دھار رکھ دی جاتی اور اس کے دو ٹکڑے کر دیے جاتے، لیکن دین نہیں چھوڑا. کس طرح لوہے کی کنگھیوں سے ان کے جسم کی چمڑی ادھیڑ دی جاتی، ان کے ناخن کھینچ لیے جاتے. اور آپ نے وہ روایت تو سنی ہوگی کہ ماں کے سامنے ایک دو تین بچے تپتے تیل میں پھینکے گئے، اور اس نے دین سے پھرنے کی کوئی بات نہیں کی. وہ بچہ جو دودھ پی رہا تھا، رضیع، جس کے ہونٹوں پہ دودھ کے قطرات بھی تھے، جب ان ظالموں نے اس کو چھین کے پھینکا، ماں کی ممتا تڑپتی ہے تو کچھ کہنے لگی. اللہ نے اس بچے کی زبان پہ گفتگو جاری کر دی جو دودھ پی رہا تھا. اور بعض روایتوں میں آتا ہے سات نو یا گیارہ ایسے بچے ہیں جنہوں نے دودھ پیتے پیتے گفتگو کی ہے اتنی عمر میں. اس نے کہا تھا اصبری یا امہ فانک علی الحق، میری ماں اب بھی صبر کرنا، تم حق پہ ہو، حق والے بے صبر نہیں ہوا کر